نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي وإذ قال إبراهيم لأبيه اور جب کہا ابراہیم علیہ السلام نے اپنے والد سے وقومہی اور اپنی قوم سے اننی بے شک میں براؤن بیزار ہوں مما اس سے جو تعبدون تم عبادت کرتے ہو الا الذی مگر وہ ذات فطرنی جس نے پیدا کیا مجھ کو فإنہ تو بے شک وہ سیہدینی ان قریب رہنمائی کرے گی میری وجعلہا اور اس نے بنا دیا اس کو یعنی اس بات میں کلمتن ایک بات باقیتن باقی رہنے والی فی عقبہ اس کی اولاد میں یا اس کے پیچھے لعلہم شاید کہ وہ یرجعون وہ لوٹ آئیں بلکہ متعت میں نے سامان زندگی دیا ہاؤلائے ان لوگوں کو وآباءہم اور ان کے آبا و اجداد کو حتی یہاں تک کہ جاءہم آ گیا ان کے پاس الحق حق ورسول اور رسول مبین کھول کر بیان کرنے والا ولما اور جب جاءہم الحق آ گیا ان کے پاس حق قالو انہوں نے کہا ھذا یہ سحر جادو ہے وانا اور بے شک ہم بھی اس کا کافرون انکار کرنے والے ہیں وقالو اور انہوں نے کہا لولا کیوں نہیں نزلا نازل کیا گیا ھذا القرآن یہ قرآن علی رجل اوپر ایک شخص کے من القریتین دو بستیوں میں سے عظیم بڑی اہم کیا وہ یقسمون تقسیم کرتے ہیں رحمت رحمت رب کا تیرے رب کی نحن قسمنا ہم نے تقسیم کی بینہم ان کے درمیان معیشتہم ان کی معیشت فی الحیات الدنیا دنیا کی زندگی میں ورفعنا اور بلند کیا ہم نے بعدہم ان میں سے بعض کو فوق بعض بعض پر درجات درجوں میں لیتخذا تاکہ بنائے بعضہم ان میں سے بعض بعضن بعض کو سخریہ خدمتگار تابیدار ورحمت ربکا اور رحمت تیرے رب کی خیر بہتر ہے مما اس سے جو यजमाउन वो जमा कर रहे हैं। वलौला और अगर न हो ये बात, अनके यकूना हो जाएंगे, अन्नासु लोग, उम्मतों वाहिदतन एक ही उम्मत, लजालना अलबत्ता हम कर दें, लिमन यकफुरु वास्ते उसके जो कुफर करता है, बिर्रहमाने रहमान के साथ, लिबुयूतिहिम उनके घरों के लिए, सुकुफन छतें, मिन सिद्दतिन चांदी से, व मआरिजा और सीढ़ियां, अलैहा उन पर, यज़हरून वो चढ़ते हैं, वली बुयूतहिम और उनके घरों के लिए, अबवाबन दरवाजे, व सुरुरन और तख्त, अलैहा उस पर, यत्तकीउन वो तकिया लगाते हैं, व ज़ुख़रुफ़न और सोने के, व इन कुल्लु और बेशक सब, ज़ालिका ये, लम्मा अगरचे, मताउल हयात दुनिया दुनिया की जिंदगी का सामान है, वल आखिरतु और आखिरत, इंद रब्बिका तेरे रब के हाँ, लिल मुत्तकीन मुत्तकी लोगों के लिए है, वो मैं याशु और जो गफलत बरतता है अंधा बनता है, अनजिक्र रहमान रहमान के जिक्र से, नुकय्यिज हम मुकर्रर कर देते हैं, लहू उसके लिए, शैतानन एक शैतान, फहुआ तो वो, लहू करीन उसका दोस्त हो जाता है, व इन्नहुम और बेशक वो, लयसुद्दूनहुम अलबत्ता रोकते हैं उनको, अनिस्सबीली रास्ते से, वयहसबूना और वो समझते हैं, अन्नहुम बेशक वो, मुहतदून हिदायत याफ्ता हैं, हत्ता यहां तक के, इज़ा जा अना जब वो आएगा हमारे पास, आला कहेगा, या लैता ऐ काश, बैनी व बैनका मेरे दरमियान और तुम्हारे दरमियान, बौद अल मशरिकैन दूरी होती दो मशरिकों की, फबिसल करीन तो बहुत बुरा साथी, ब्रैकेट में लिखने निकला, वलन और हरगिज नहीं, यन्फअकुमुल यौम नफा देगा तुमको आज, इज़ ज़लमतुम जब जुल्म किया तुमने, अन्नकुम बेशक तुम, फिल अजाबी अजाब में, मुश्तरिकोन मुश्तरिक हो, अफ अंता क्या भला तू, तुस्मे उस सुम्मा सुनवाएगा बहरों को, औ तहदिल उम्या या तू राह दिखाएगा अंधों को, वमन काना और जो कोई हो वो, फी दलाल मुबीन खुली गुमराही में, फइम्मा फिर अगर, नज़हबन्ना हम ले जाएं, बिका तुझको, फइन्ना तो बेशक हम, मिन्हुम उनसे, منتقمون، انتقام لینے والے ہیں. او نرینک، یا ہم دکھائیں آپ کو، الذی، وہ چیز، وعدناہم، وعدہ کیا ہم نے ان سے، فَإِنَّا، تو بے شک ہم، علیہم، ان پر، مقتدرون، قدرت رکھنے والے ہیں. فَاسْتَمْسِكْ، پس مضبوط تھام لو، بِالَّذِي، اس چیز کو جو، اُوحِيَ إِلَيْكَ، وہی کی جاتی ہے آپ کی طرف، اِنَّكَ، بے شک آپ، عَلَى صِرَاطٍ مُسْتَقِيم، سیدھے رستے پر ہیں. وَإِنَّهُ، اور بے شک وہ، لَذِكْرُ لَكَ، البتہ ذکر ہے تیرے لیے، وَلِقَوْمِكَ، اور تیری قوم کے لیے، وَسَوْفَ، اور انقریب، تسألون، تم پوچھے جاؤ گے، وَسْأَلْ، اور پوچھ لیجئے، من، جس کو، ارسلنا، بھیجا ہم نے، من قبل کا، آپ سے قبل، من رسولنا، اپنے رسولوں میں سے، اجعلنا، کیا بنائے ہم نے، من دون الرحمن، رحمان کے سوا، آلہتن، کچھ الہ، یعبدون، ان کی بندگی کی جائے. وَلَقَدْ أَرْسَلْنَا مُوسَى بِآيَاتِنَا، اور البتہ تحقیق بھیجا ہم نے موسیٰ علیہ السلام کو ساتھ اپنی نشانیوں کے، إِلَى فِرْعَوْنَ وَمَلَئِهِ، فرعون اور اس کے آیان سلطنت کی طرف، سرداروں کی طرف، فَقَالَ، تو اس نے کہا، انی رسول رب العالمین، کہ میں رب العالمین کا رسول ہوں. فلما جاءہم، پھر جب وہ لایا ان کے پاس، بآیاتنا، ہماری آیات، نشانیاں، اذا ہم، جب وہ، منہا، ان پر، یدحکون، ہنستے تھے. وما نریہم، اور نہیں ہم دکھاتے ان کو، من آیتن، کوئی نشانی، الا مگر، ہیا، وہ، اکبر، زیادہ بڑی تھی، من اختہا، اپنی بہن سے، واخذناہم بالعذاب، اور پکڑ لیا ہم نے ان کو عذاب میں، یا ساتھ عذاب کے، لعلہم، تاکہ وہ، یرجعون، لوٹائیں. وقالو، اور انہوں نے کہا، یا ایہ الساحر، اے جادوگر، ادعو لنا ربک، دعا کرو ہمارے لیے اپنے رب سے، بما، بوجہ اس کے جو، عہد عندک، اس نے عہد کیا تیرے پاس، اننا لمحتدون، بے شک ہم البتہ ہدایت یافتہ ہیں. فلما کشفنا، پھر جب کھول دیا ہم نے، انہم العذاب، ان سے عذاب کو، اذا ہم، جب وہ، ینکفون، وہ پھر جاتے تھے. ونادا فرعون، اور پکارا فرعون نے، فی قوم ہی، اپنی قوم میں، قالا، کہا، یا قوم، اے میری قوم، الیس لی، کیا نہیں میرے لیے، ملک مصر، مصر کی بادشاہت، وہذہ الانہار، اور یہ دریا، یا نہریں، تجری من تحتی، جو بہتی ہیں میرے نیچے سے، افلا تبصرون، क्या फिर नहीं तुम देखते हो? अम बल्कि अना खैरुन, मैं बेहतर हूं। मिन हाज़ लजी, उससे जो हुआ महीन, वो हकीर है। वला यकादु युबीनु, और अपनी बात खोलकर बयान नहीं कर सकता। फलौला, तो क्यों नहीं। उल्किया, उतारे गए। अलैही, उस पर। अस्विरतुन, कंगन। मिन ज़हबिन, सोने के। औजा, या आए। माहु, उसके साथ। अलमलाइकतु, फरिश्ते। मुक्तरनीन, साथ रहने वाले। फस्तखफ्फा, तो हल्का पाया। कौमहु, अपनी कौम को। फअताऊहु, तो उन्होंने इताअत की उसकी। इन्नहुम, बेशक वो। कानु, थे वो। कौमन, कौम, लोग। फासिकीन, फासिक। फलम्मा, तो जब। आसफूना, वो गुस्से में लाए हमको। इंतकमना मिन्हुम, इंतकाम लिया हमने उनसे। फअग्रकनाहुम, तो गर्क कर दिया हमने उनको। अजमाइन, सब के सब को। फजालनाहुम, तो बना दिया हमने उनको। सलफन, पेशरो। वमसलन, और एक मिसाल। लिल आखिरीन, बाद वालों के लिए।